तिमीले मर्स्याङदिन तर्छु म साथ छोड तिमीले जिउँदै मर्सदी हुन्छु म हात थामे तिमीले मर्स्याङदिन तर्छु म साथ छोड तिमीले जिउँदै मर्सरी हुन्छु म जिउँदै मर्सरी हुन्छु म आँखा खोल्दा मिरमिरेमा तिमीलाई सधैँ देख्न पाऊँ तिमीलाई अङ्गालोमा सधैँ भरि यसरी झेल्न पाऊँ छेउमा बस्दा तिम्रो धेरै नै खुसी हुन्छु म साथ छोड तिमीले जिउँदै मर्सरी हुन्छु म ओ साथ छोड तिमीले जिउँदै मर्सरी हुन्छु म तिमले टेक्ने पाइलाहरूमा फुलै फुल सधैँ छर्न पाऊँ जीवनको अन्तिम पलमा तिमलाई हेरी मर्न लाग्छ तिमी मेरो मुटुमा धड्कने त्यो धड्कन हौ रिसाए पनि तिमी सधैँ अघि सर्छु म साथ छोड तिमीले जिउँदै मर्सरी हुन्छु म हात थामे तिमीले मर्स्याङदिन तर्छु म साथ छोड तिमीले जिउँदै मर्सरी हुन्छु म ओ साथ छोड तिमीले जिउँदै मर्सरी हुन्छु म